www.attableek.com, the reviver of Iman. نحمده ونصلي على رسوله الكريم. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا اتقوا الله وكونوا مع الصادقين. صدق الله العظيم. دوستو متین بھائی، دوستو بزرگو اور عزیزو، الحمدللہ یہ معمول چل رہا ہے، یہ معمول چلتا رہے گا، جانا ہے، یہ کم نہیں ہو سکتا گا. کل ہی ہم کو گزار جانا ہے اور یہ سلسلہ بیان کا وہاں جاری و ساری ہو جائے گا. ماشاءاللہ وہاں تمام بڑودا سے اور تمام شہروں سے لوگ جمع ہوتے ہیں، اسی وقت ہوتا ہے، 2 بجے تک رہتا ہے، پھر اس کے بعد وہ لوگ بڑودا اور سورت اور کہاں کہاں جاتے ہیں. تو اللہ تعالیٰ کا شکر ہے کہ یہاں بھی وہ جاری ہے، لیکن اتنی دل جمعی کے ساتھ نہیں ہے. نہ ہم ادے جی جمعی سے آتے ہیں، نہ وہاں کے تو آتے تھے. بول اللہ تعالیٰ ہم سب لوگوں کو ان اوقات مبارکوں کو صحیح طور سے گزارنے کی توفیق فرمائے. غور کرتے رہنا چاہیے کہ رمضان مبارک اس کی بڑی اہمیت ہے. ہمارے حضرت بادشاہ صاحب رسول اللہ صاحب کو بھی بڑی اہمیت تھی. چاند جب ہوتا تھا تو ہم نے سے فرماتے، دیکھو چاند ہو گیا، روزہ شروع ہو گیا، بہت اہتمام سے اس کو گزارنا، ایسا نہ ہو کہ تم محروم رہ جاؤ. کبھی کبھی حضرت اپنے بچیوں کو یہ کہلاتے تھے کہ رمضان شریف کا ختم ہو رہا ہے، یہاں محروم نہ رہنا اس کی برکات سے. بہت اہتمام تھا رمضان کا. ہمیشہ حضرت بادشاہ رسول اللہ صاحب صبح کو ٹہلنے کے لیے جاتے تھے، سری لائن جاتے، ہمیشہ معمول تھا. لیکن رمضان میں 2 مرتبہ جاتے تھے، مجلس کے پیسے جاتے تھے، پھر مجلس کے بعد جاتے تھے. کہاں جاتے تھے؟ سری لائن کی طرف، سنسان رہتا تھا. تو کبھی فرماتے تھے کہ میں ٹہلنے کے لیے نہیں جاتا، میں قرآن شریف پڑھنے کے لیے جاتا ہوں. میں ٹہلنے کے لیے نہیں جاتا بلکہ قرآن شریف یاد کرنے کے لیے جاتا ہوں، پڑھنے کے لیے جاتا ہوں. بہت اہتمام تھا حضرت بادشاہ رسول اللہ صاحب کو رمضان کا، ان میں تلاوت کا، رمضان کا بہت اہتمام. بعض دفعہ ہم نے لکھا کہ حضرت تلاوت کر رہے ہیں، لیکن ذکر والا جو معمول تھا وہ چھوٹ رہا ہے. کہا دیکھو یہ کسے کہا ہے کہ قرآن پڑھنے میں اللہ کے ذکر ہی کو چھوڑ دو، اس پر موقع تھا، ہم نے بڑے خوش کرنے کے لیے کہا تھا. یہ کیا، یہ قرآن شریف کی تلاوت کرنے لگے تو اپنے ذکر اللہ کو چھوڑ دیا. ذکر اللہ کے معمول کو بھی جاری رکھو. جو ذکر کرتے ہو، بارہ تسبیح کا ذکر آپ بھی پڑھتے ہوں گے لوگ، اس میں اس معمول کو جاری رکھو. اس کے ساتھ قرآن پاک کی تلاوت کرو. تلاوت کلام اللہ کا بہت خاص ذوق ہے. ہم نے سنا ہے سرمایہ شاہ صاحب کا، تو جس سال فارغ کا اثر ہوا عادت کو، خود ہی کہا ہوگا کہ سر قرآن پڑھنے کا بہت بڑا ہے. ایک ختم کرنے کا تو معمول ہی تھا عموماً. اور والوں نے یہ بھی کہا ہے کہ 2 ختم کرتے تھے بہت، کیونکہ حافظ قرآن تھے، پڑھتے ہی رہتے تھے، قرآن شریف کی تلاوت کرتے ہی رہتے تھے. اور زیادہ ان کی مجالس بھی قرآن پاک کی تلاوت ہی پر ہوتی تھی. اس بنا پر ہم آشما کو بھی اپنے وقت کو ضائع نہیں کرنا چاہیے. فرماتے تھے سو جاؤ، نہیں لغو باتیں نہ کرو. بہت فرماتے تھے سو جاؤ، نیند سے نہیں لغو باتیں، بےہودہ باتیں نہ کرو. خود بھی بہت پابند ہے، بہت پابند ہے. 2 مرتبہ جو جاتے تھے، میں نے بھی کہا، سول لائن جاتے تھے گھومنے سے، لیکن کہتے تھے میں घूमने के लिए थोड़ी जाता हूँ, पाठशाही पढ़ने के लिए जाता हूँ। बारह हमारे बुजुर्गों ने बहुत एहतमाम किया है। एक तो मुश्तरक किताब है शेख हदीस का, अकाबिर का रमज़ान, उसको पढ़िए कि हमारे अकाबिर किस का कितना एहतमाम करते थे, इसमें जिक्र का, शगर का, तिलावत का। अल्लाह ताला हम सबको भी तौफीक दे। सिद्ध के दिल से तिलावत करना बहुत बड़ी बात है। तिलावत कलामुल्लाह से खास रब्त है रमज़ान शरीफ से, क्योंकि उसका नज़ूल कुरान पाक का नज़ूल भी इसमें हुआ है। फरमाते हैं थानवी लिखा शासी में यह है कि कुरान पाक का रोज़ा जो रमज़ान का रोज़ा जो मशहूर है, इस वजह से कुरान पाक रमज़ान में नादिल हुआ है, तो शुक्रन लहू उसके शुक्र के लिए रोज़ा फर्ज किया गया है। बहरहाल अल्लाह ताला हम सब लोगों को रमज़ान शरीफ की कदर करे तो भी बहरा है। अल्लाह ताला अल्लाह सबसे बड़ी चीज़ ये है कि रमज़ान में अल्लाह ताला से मोहब्बत और नस्बत हासिल करने की फिक्र होनी चाहिए। और सोच से भी कहलाते थे ये सब बच्चियों से, देखो रमज़ान शरीफ है जा रहा है, इसमें कुछ हासिल करो तुम लोग। इतनी मत वो कहते थे कि हम लोग समझते थे क्या क्या हासिल कर, क्या क्या हासिल करना है क्या नहीं, बस यही दिल में अल्लाह ताला से मोहब्बत की दुआ करना, अल्लाह की नस्बत की दुआ करना। अल्लाह मेरी असल का हब का वो हब मई यू हब का वह हब अमरी यू कर मेरा हब दुआ। अल्लाह मेरी असल का हब का वह हब मई यू हब का वह हब अमरी यू कर मेरा हब। नस्बत मोहब्बत ये दो चीज़ें, अल्लाह से मोहब्बत, मोहब्बतुल्लाह अला किस्मान। साहब फतुल बारी लिख रहे हैं मोहब्बतुल्लाह अला किस्मान, अल्लाह की मोहब्बत दो किस्मों पर है। साहब फतुल बारी लिख रहे हैं मोहब्बतुल्लाह अला किस्मान फर्जुन व नदबुन, अल्लाह की मोहब्बत दो किस्म पर है। एक फ़र्ज है मोहब्बत जिससे फ़राइज़ को अदा किया जाए, और एक मंदूब है जिससे और चीज़ें अदा की जाए। फ़र्ज व कदाने का मोहब्बतुर रसूल सल्लल्लाहु अलैहि वसल्लम, वहाँ तो ये मोहब्बत साहब फतुल बारी लिख रहे हैं और फरमाते थे उसके साथ साथ कि मैं फतुल बारी से बात सुना रहा हूँ, मैं किसी मनती उठी किताब से नहीं सुना रहा हूँ। ये भी खास कहता मैं जो कुछ कह रहा हूँ सब किताब सुन्नत के तहत कह रहा हूँ, उसके रोशनी में कह रहा हूँ। फर्ज मोहब्बतुल्लाह अला किस्मान फर्ज और नदब, अल्लाह के मोहब्बत दो किसी पर फर्ज है और मंदूब है। जब फर्ज है जैसे नमाज का पढ़ना फर्ज है, जैसे मोहब्बत को हासिल करना भी फर्ज है, इस पर जोर देते थे वो। जैसे रमज़ान का रोज़ा फर्ज है, इसी तरीके से अल्लाह ताला की मोहब्बत भी फर्ज है। साहब फतुल मोहब्बतुल्लाह अला किस्मान फर्जुन व नदबुन, अल्लाह की मोहब्बत व कदाल का मोहब्बत रसूल सल्लल्लाहु अलैहि वसल्लम, अल्लाह की मोहब्बत फर्ज है। इसी तरह हुजूर सल्लल्लाहु अलैहि वसल्लम की भी मोहब्बत फर्ज है। बगैर मोहब्बत के इक्तदा नहीं हो सकती, मोहब्बत ही इक्तदा को आसान बनाती है। मोहब्बत ही इस बिना पर हमारे मशाइख मोहब्बत को बयान भी करते हैं, उसकी तरफ तरकीब भी देते हैं, क्योंकि जब मोहब्बत आएगी तो इताअत भी आएगी। क्योंकि इताअत जो आसान होती है मोहब्बत से आसान होती है। तलखा शीरी शब्द, कड़वी चीज़ें भी शीरी हो जाती हैं मोहब्बत से, मोहब्बत से तलख चीज़ें भी शीरी हो जाती हैं। अज मोहब्बत तलखा शीरी शब्द यह है शेर, अज मोहब्बत तलखा शीरी शब्द, मोहब्बत की वजह से तलख चीज़ें भी शीरी और लदीज हो जाती हैं। इस बिना पर इसी बिना पर मोहब्बतुल्लाह किस्मान फर्जुन, जब अल्लाह की मोहब्बत आएगी तो अल्लाह के इताअत आसान हो जाएगी। जितनी ज़बरदस्त मोहब्बत उतनी ही इताअत। हमारे इमाम अबू हनीफा रहमतुल्लाह अलैह कैसी मोहब्बत, कैसी अजमत। ईशा की नमाज के बाद मौलाना लखनऊ वाले जो है उनकी उन्होंने किताब में लिखा है, बहुत उम्दा लिखा है, लिखा है कि हजरत इमाम अबू हनीफा रहमतुल्लाह अलैह ईशा की नमाज उन्होंने पढ़ी, इमाम ने इज़ा ज़ुज़िलत की सूरह पढ़ी। इमाम साहब बकौल हज़रत माँ शाह सुन्नत साहब के इमाम साहब तो चले गए हुजरे में सोने के लिए, पता चला अपने घर चला गया, لیکن حضرت امام ابو حنیفہ بیٹھ گئے کہ آئے وہ ذات جو ذرہ برابر نیکی کا بدلہ نیکی سے دے گی اور بدی کا بدلہ بدی سے دے گی, اس عبد نعمان کو آگ سے بچا لے گی. کتنی مرتبہ فرمایا, کتنی مرتبہ فرمایا, بہت اہتمام سے کہ دیکھو امام ابو حنیفہ کا یہ ہے, آئے وہ ذات جو نیکی کا بدلہ نیکی سے دے گی اور بدی کا بدلہ بدی سے. اس بنا پر اس عبد نعمان کو جو ذرہ برابر نیکی کرے گا وہ بھی اس کو دیکھے گا, جو ذرہ برابر بدی کرے گا اس کو بھی دیکھے گا. یہ کہتے تھے صبح فجر کی اذان ہوئی, ہمارے حضرت علماء کو خطاب کر کے فرماتے تھے کہ تو حنفی ہو, سب حضرت امام ابو حنیفہ کے اقوال کو لیا, احوال کو کب لوگے. یہ خاص بیان تھا ان کا, یہ امام ابو حنیفہ کا قول اور حال تھا. تو امام صاحب نے یہ فرمایا یہ کب تک کرتے رہو گے, ان کے حال کو ملے ہو کہ رات بھر جاگتے رہ گئے اور یہی کہتے رہ گئے, اے وہ ذات جو ذرہ برابر نیکی کا بدلہ نیکی سے دے گی, برائی کا بدلہ برائی سے دے گی, اس عبد نعمان کو آگ سے بچا لیجیے. یہ چیز بہت بیان فرماتے تھے کہ بہت سے تم پڑھتے ہو یہ بھی سنا کرو, بہت مخاطب علماء سے کر دیتے ہیں, یہ بھی سنو, اس حال میں بھی آؤ, صرف قال میں نہ رہو حال میں آؤ, حال مقام میں آؤ. یہ ان کا جملہ نہیں ہے, میرا جملہ کہ کب تک تم قال میں رہو گے, حال میں کب آؤ گے. میں کہتا ہوں حال کے بعد مقام ہے, اس میں آنا ہے ہم کو آپ کو. اور رمضان شریف ترقی کا مہینہ ہے, ترقی کا مہینہ ہے, جو کچھ مانگنا ہو یہاں مانگو, ان کے یہاں کوئی کمی نہیں ہے. پہلے بزرگوں کو جو ملا اب بھی مل سکتا ہے, ویسا خلوص لیا ہو اللہ تعالیٰ نعت فرمائیں گے. بلکہ بقول حضرت ماتھانوی کے یہ پہلے زمانے میں بہت مجاہدات کے بعد جو دولت ملتی تھی, اب تھوڑے سے مجاہدے میں وہ دولت مل جاتی ہے. امام تھانے اس بنا پر اللہ ہم سب لوگوں کو توفیق دے, اس مبارک مہینے کی قدر کرنے کی توفیق دے. اب جانا ہے, گجرات جانا ہے, اب یہی سب بیان کرنا ہے, جہاں جاتا ہوں یہی سب بیان کرتا ہوں. اللہ تعالیٰ مجھے بھی عمل کی توفیق دے اور آپ حضرات کو بھی. اب تھوڑا سا اسے سنا دیں, بہت بزرگ آدمی ہیں. فاستجبنا له ونجیناه من الغم وكذلك ننجی المؤمنین, یعنی ہم نے ان کی دعا قبول فرما لی, ان کو غم سے نجات دی. اسی طرح ایمان والوں کو نجات دیا کرتا ہے. تم جیسے ان بزرگوں نے دعا کی, اللہ نے دعا قبول کیا, تو حالات یہ نہیں کہ وہ بند ہو گئے ہوں, سب جاری ہے. تم اسی طریقے سے اگر دعا کرو گے تمہاری بھی دعائیں قبول ہوگی. لا الہ الا انت سبحانک انی کنت من الظالمین, یہ نہیں کہ صرف ان کے لیے ہے, آپ بھی اگر پڑھیں گے دل سے تو دعا ویسے ہی قبول ہوگی جیسے ہمارے بزرگوں کے لیے دعا قبول ہوئی ہے. یقین چاہیے. اللہ تعالیٰ ہم سب لوگوں کو اپنے بزرگوں کی تعلیمات پر, ان کی دعاؤں پر, ان کے اخلاق پر عمل کرنے کی توفیق محمد فرمایا. فنا حافظ کہتے ہیں, یعنی یونس علیہ السلام نے اندھیروں میں پکارا کہ تیرے سوا کوئی معبود نہیں تو پاک ہے, میں بے موقع کام کرنے والوں میں نہیں ہوں. یہی ہم نے ان کی دعا قبول کر لی اور اس کو غم سے نجات دی. انہوں نے دعا کیا, اللہ تعالیٰ فرمایا کہ تو غم کی دعا, غم کے دور انہوں نے دعا کی, ہم نے دعا قبول کر لیا. اور بس یونس علیہ السلام نے سراتن سوال نہیں کیا, لیکن چونکہ اپنے رب ذل کی سرا کی اور اس کے روبرو اپنی خطا کا اقرار کیا تو اس کی طرح اپنا محتاج. میں پھنس سجب نہ رہوں, کس کو قبول کیا, دعا نہیں کیا, صرف اس طرح کا پھنس سجب رہا. معلوم ہے کہ اس دعا کو قبولیت, کیونکہ حال سے انہوں نے دعا کیا تھا دل سے, اس بنا پر اللہ تعالیٰ نے اس دعا کو قبول فرما لیا. بس موسیٰ علیہ السلام نے, دوسری بات ہے یہ, بس موسیٰ علیہ السلام نے اپنی طرف سے حق ادا کیا, मतलब बकरियों को पानी पिला दिया उन साम्राज्यों के, अपना हक तलब नहीं किया। तो कहते हैं बस मूसा अलैहिस्सलाम ने अपनी तरफ से हक अदा किया और अपना हक नहीं मांगा, इसे अल्लाह के पास पूरी जदा हुई, खुद मांगा नहीं, बकरियों को चारी पिला दिया, साय दिया, लेकिन खुद उनसे सवाल नहीं किया, सवाल अल्लाह ताला से किया। तो अल्लाह ताला फरमाते हैं पर मूसा अलैहिस्सलाम ने अपनी तरफ से हक अदा किया और अपना हक नहीं मांगा, उसके लिए अल्लाह ताला के पास पूरी सजा हुई और दुनिया में भी इसे सरदस्त इनायत फरमाई। अलावा इसके जो आखिरत में जमा है, यानी एक लड़की से उनका निकाह कर दिया और अपने नबी शुएब अलैहिस्सलाम का दामाद बना दिया और उनके साथ मानूस कर दिया, ये तो पगड़ी का वक्त आ गया। सो आए बंदे अपना मामला अल्लाह ही से रख। असल में जी सुनाना, इन लोगों ने अल्लाह से रखा, अल्लाह से मांगा, अल्लाह ने दिया। हमको भी अल्लाह से ताल्लुक रखना है, अल्लाह से मांगना है, कुरान के वसातत से, रमजान के वसातत से, इस महीने के बरकात के वसातत से मांगना है। फरमाते हैं, कहते हैं शुएब अलैहिस्सलाम का दामाद बना दिया और उनके साथ मानूस कर दिया है, यहाँ तक कि पैगंबरी भी दे दिया, जो उन्होंने एहसान किया बकरियाँ पानी पिला करके उसके बदले में पैगंबरी तक दे दिया। सो ऐ बंदे अपना मामला अल्लाह ही से रख, नफा वालों में रहेगा। किसके पीछे पीछे दौड़ोगे? अल्लाह से ताल्लुक रखो, अल्लाह से आज भी है जो दुआ होनी चाहिए परेशानियों में, उन दुआओं से दूर कभी हम लोग का वास्ता नहीं होता, बस उसे बैठ गए गुजार नहीं, ऐसी दुआ करो कि अल्लाह ताला कबूल फरमा ले। अम्बियाओं की दुआ कबूल फरमाई, उन्होंने लजाजत से मांगा, उन्होंने दिल से मांगा, कबूल किया। आज हम भी अगर उसी तरह दुआ करेंगे सलातुल हाजर के लिए, परेशानियाँ मामूली परेशानियाँ इस वक्त है हमारे दिन पर बाकायदा क्या क्या हो रहा है। अल्लाह ताला हम सब लोगों को अपने दीन की कदर की तौफीक दे और दीन पर अमल करने की तौफीक मरम्मत फरमाए। इसी बात से फोका नबी इब्राहिम ने हजरत अली से अर्ज किया कि मेरे भाई आसिम के मुकदमे में मेरी मदद फरमाइए। आपने पूछा उसका क्या हाल है? अर्ज किया कम्बल ओढ़ता है, फकीर बनना चाहता है। हजरत अली ने फरमाया है कि उसको मेरे पास लाओ। गरज वो उस हायत से हाजिर किए गए, एक कमरी बांधे हुए थे और दूसरी कमरी ओढ़े हुए थे, सर और दाढ़ी के बाल मैले परेशान थे। आप उनको देख कर चीब अजबी हुए और फरमाया कि तेरे हाल पर अफसोस है कि तुझको अपनी बीवी से शर्म नहीं आती, तुझको अपने बच्चे पर तरस नहीं आता, क्या अल्लाह ताला सुथरी चीजें तेरे मुबाह नहीं की? अच्छा कपड़ा पहनो ताकि तुम्हारी बीवी भी तुमसे खुश हो, तुम्हारे बच्चे खुश हो। इस तरह फटे पुराने कपड़े पहन के घूमोगे, तुम्हारी बीवी भी तुमसे नाखुश हो जाएगी, बच्चे भी मायूस हो जाएंगे। ये बहुत उमदा किताब है हजरत थानवी। हजरत थानवी साहब ने कहा हुआ, हजरत थानवी साहब ने हजरत थानवी से कहा अशरफ अली इस किताब का तर्जमा कर दो, लोगों को नफा देंगे, तो मैं सुनाता हूँ उसको जगह जगह। आप देख और फरमाया तेरे हाल पर अफसोस है, तुझको अपनी बीवी से शर्म नहीं आई, तुझको अपने बच्चे पर तरस नहीं आया, अल्लाह ताला सूठी चीजें तेरे लिए मुबाह करके पसंद नहीं किया, तू उनमें से तू क्या कर रहे हो? सूठी चीजें नहीं लेकर के फटे पुराने कपड़े पहनते हो, ये करते हो। या फिर तुझे मालूम है कि अल्लाह ताला ने ये चीजें इसी बात से मुबाह की है कि बरतें और अल्लाह की तारीफ करें, फिर अल्लाह सवाब दे और अल्लाह की नेमतों का इब्तदार फिर इब्तदार। आसिम बोले फिर आपकी क्या हालत है? आप भी तो ऐसे फटे पुराने कपड़े में रहते हैं, क्या हालत है? मोटा खाते हैं और मोटा पहनते हैं। हजरत अली ने जवाब दिया कि तुझ पर अफसोस है कि अल्लाह ताला ने आइम हक पर इस बात को फर्ज किया है कि अपने को गरीब लोगों के बराबर रखा है फादा, ताकि गुरबा को उनका रसाई हो और उनकी हालत देख कर तस्कीन हो। इमाम थानी लिख रहा है हजरत अली रज़ी अल्लाह ताला की तकरीर से वादे हो गया कि अल्लाह ताला ने बहुत बंदों से ये नहीं तलब किया कि लज्जत को छोड़ दें तसव्वुफ। हजरत थानी तर्जमा किया हुआ है और ज्यादा हजरत थानी की तालीमात इसी मालूम होती है मुझको, मैंने उसको देखा, उनको भी देखा। हजरत थानी के जैसे माखज़ जो है वो यही किताब है। हजरत हाई साहब ने कहा कि अशरफ अली इसका तर्जमा करने लोगों को नफा होगा। तो मैं बहुत सी चीजें बात कहा है, ये हजरत थानी का उसूल इसी किताब से है। बल्कि हजरत अली की तकरीर से वादे हो गया है कि अल्लाह ताला ने बहुत बंदों से ये नहीं तलब किया कि लज्जत को छोड़ दें, बल्कि उनको शुक्र अदा करने का हुक्म दिया है। बस फरमाया अल्लाह ताला ने कुलू मिन इसके रब को वश करू मिलते ये बात या ये सुनू कुलू मिले तो ये बात, और यो नहीं फरमाया कि खाओ मत पियो मत कपड़ा न पहना। बारा मारे सब पूरी किताब नसाए पर है, देर हो जाएगी और बहुत उम्दा है, मैं तो सालों सुना रहा हूँ, इसको ख़त्म ही नहीं हो रही है। अल्लाह ताला हम सब लोगों को जो हजरत थानवी के वसूल की बुनियाद है ये किताब, और उन्होंने तर्जमा भी किया है, हजरत हारी साहब ने तर्जमा किया, अशरफ अली मक्के में, अशरफ अली इस किताब का तर्जमा कर दो लोगों को नफ़ा होगा। चाचा हजरत थानवी ने वहीं पर तर्जमा किया मक्का में, अब इस सूरत में आ गई। मैं दुआ कीजिए अल्लाह ताला, हो सकता है आखिरी रात हम लोग की, बहुत से चले जाएंगे, मैं भी थक गया हूँ, कुछ थोड़ी सी तबीयत भी नासाज है, इधर आप दुआ फरमाए कि अल्लाह ताला हम सबको सेहत दायरी और बाती अता फरमाए और रमजान मुबारक की बरकत से मुस्तफ़ीज़ फरमाए, और अल्लाह ताला खुसूसी मरहमत और खुसूस इनामात से इस महीने में हम सब लोग को नवाजे। ربنا تقبل منا انك انت السميع العليم برحمتك يا ارحم الراحمين بسم الله الرحمن الرحيم.